स्वयं रूप आज पनि हामी उपस्थित भएका छौँ कार्यक्रमको व्यवसायलाई लिएर। क्रममा बुधबारको बसाइँ कुराकानीमै बसाइँ हो। यति बेला सुरुवातमा एउटा भाका अगाडि सार्छु, त्यसपछि तपाईँलाई बाँकी कुरा म अगाडि बढाउनेछु। र विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। यही जानकारी तपाईँको लागि सुरुवातमा मैले अगाडि बढाएँ। र आजको यो कुराकानीमय बसाइमा मैले कलाकारसँग कुराकानी गर्नको लागि केही तयारी गरेको छु। यदि प्रविधिले धोका नदिएको खण्डमा केही बेरपछि म लोक तथा दोहोरी गायक पछिल्लो समयमा विविध चर्चामा आउने खालका भाकाहरू मार्फत चर्चित भइरहनुभएका गायक तेजस रेग्मीसँग कुराकानी गर्नेछु। यदि प्रविधिले धोका नदिएको खण्डमा उहाँलाई टेलिफोन सम्पर्कमा ल्याउने प्रयास मैले यहाँनिर गरिरहेको छु। एउटा मिठो भाका सुन्छौँ र यो भाका पछि म तपाईँको माझमा कुराकानीलाई अगाडि बढाउनेछु। Thank you. एक्लै अमृत पियो निकै सुमधुर भाका हामीले यहाँ सुनिसकेका छौँ, तपाईँको मनमा बस्न सफल भाका। र यो भाका अगाडि सारिसकेपछि तपाईँलाई मैले सुरुवातमा पनि भनेको छु, आज लोक तथा दोहोरी गायक तेजस रेग्मीसँग हामी कुराकानी गर्नेछौँ। गायक तथा शब्द सङ्कलक दुइटै हुनुहुन्छ र यो क्षेत्रमा विगत केही समयदेखि निकै चर्चित हुनुहुन्छ। एकदम ठेट शब्दहरू कलेक्सन गर्न रुचाउने तेजस रेग्मीका भाकाहरू तपाईँको मनमा बस्न सफल छ र एकदम फरक किसिमको गायनका कारण पनि तेजस रेग्मीका आवाज नेपाली लोक साङ्गीतिक बजारमा चर्चाको शिखरमा छ। ढिला नगरिकन आजका अतिथि तेजस रेग्मीलाई म स्वागत गर्न चाहन्छु। तेजसजी, स्वागत छ कार्यक्रम लोक झन्कारमा। धन्यवाद। रेडियो अर्पण सुन्दै बस्नु सम्पूर्ण समादरणीय लोक दोहोरी पाराखी, लोक सङ्गीत पाराखी, मेरा आमा बुवा दाजु तथा दिदीबहिनीहरूलाई म लोकदोरी गायक सङ्कलक तेजस रेग्मीको तर्फबाट एउटा अदृश्य रूपमा साङ्गीतिक ज्ञान अभिवादन टकाउन चाहन्छु। तेजसजी, कुराकानीको क्रमलाई सुरु गरौँ। अबको करिब करिब 11 बजीसम्म हामी तपाईँसँग कुराकानी गर्नेछौँ, होइन? हजुर हजुर। आज भोलिका दिनमा तपाईँले पछिल्लो समयमा निकाल्नु भएको एउटा गीत अझ नेपाली लोक साङ्गीतिक बजार हल्लाउन सफल भएको छ, होइन? आफन्तीमा पैसाको कारोबार नगरेकै राम्रो, कसरी सङ्कलन भयो यो भाका? यो थोरै त्यतापट्टि जाउँ न हामी। यसमा यो कसरी एउटा रचना भयो भन्दाखेरि, एउटा अहिलेको जुन किसिमको एउटा आर्थिक विषयलाई लिएर आफन्तीसँग, अब आफू हुन त आफन्तीसँग नै पैसाको कारोबार गर्ने हो, पढाइसँग त पक्कै पनि गरिरहेन, हुँदा पनि हुँदैन, होइन? त्यही पनि आफन्तीभित्र पैसा कारोबार गर्यो, जसरी दिन जस्तो लिन नहुने र आफ्नो सम्बन्धलाई बिगार्ने, पैसाले बिगार्ने, र अलिकति सोचेर गरौँ, दिन पनि सोचेर दिने र लिन पनि सोचेर लिने गरौँ, यस्तो हातले खुट्टा दुःख हुन्छ, तनाव हुन्छ, यस्तो यस्तो विषयलाई एउटा समेटेर मलाई अलिकति एउटा गीत गर्दाखेरि, काम गर्दाखेरि अलिकति फरक ढङ्गबाट काम गरियो भने श्रोताहरूले, सङ्गीत प्रेमीहरूले त्यही किसिमबाट हामीहरूलाई एउटा जुन किसिमको हामी गीत सङ्गीतका जुन हामी काम गर्ने हामीहरू छौँ, गायक गायिका, सम्पूर्ण गायक गायिका जो पनि एउटा फरक किसिमबाट एउटा नयाँ नयाँ विषयवस्तु लिएर काम गरियो भने पक्कै पनि सफल होइन्छ, श्रोताहरूले मन पराउनुहुन्छ र मनमा राख्नुहुन्छ भन्ने किसिमले काम गरिन्छ र मैले पनि त्यही गरेँ। अब जस्तै यसमा भएका शब्दहरू एकदमै ठिक छन्, होइन? उल्टे ब्याउने बाख्रानी किन्ने, यस्ता यस्ता शब्दहरू छन्। यो शब्द चाहिँ कसरी सङ्कलन भयो, मतलब यो सङ्कलनका लागि गाउँ गाउँमै पुगेर मेहनत गर्नुभयो अथवा कसरी तयार गर्नुभयो यो शब्द तयार? यो त म एउटा बिल्कुलै गाउँघरमै जन्मेको मान्छे हो, गाउँघरमै खेलेर हुर्केको मान्छे हो, मलाई त अब शब्द टिपोट गर्नको लागि म गाउँ गाउँमा जान पर्ने त पक्कै पनि आवश्यकता छैन, किनकि मलाई एउटा गाउँघरमा बोल्ने शब्दहरूलाई गाउँघरमा प्रयोग हुने, गाउँघरमा जुन किसिमको व्यवहार, होइन, बोली भाषा भाषीहरू सबै मलाई जहाँसम्म लाग्छ धेरै थाहा नभए पनि ज्ञान, केही ज्ञान रहेको छ, म गाउँमै जन्मेर हुर्केको भएको कारण। र एउटा कुरो के रहन्छ भने गाउँघरमा एउटा गाउँघरको व्यवहार भनेकै भैँसी बेचेर अब आफूसँग पक्कै पनि नभएको अवस्थामा भैँसी बेच्ने, बाख्रा बेच्ने, एउटा आफ्नो किसिमको सहयोग गर्दा गर्दै यस्तो अवस्था हुँदाहुँदै पनि मैले तिमीलाई यो अवस्थाले म सहयोग गरेँ, आज त्यो अवस्था मैले हातले दिएको पैसा खुट्टा घरै दैलोमा माग्न आउँदा पनि कहिले चापी लगाएर हिँड्ने, कहिले के गरेर हिँड्ने भनेर ठत्यौरी पारामा एउटा समयसामयिक विषयवस्तुलाई पनि गाउँघरमा एउटा चल्दै आएको अहिलेको यो जस प्रत्येक व्यक्तिसँग यो घटना घटेको छ, होइन? सबैले एउटा किन भन्दा सानो, मैले हिजो एकजना सानो भाइले, दाइ त मलाई पनि घटेर भन्ने एउटा भर्खर 15-16 वर्षको भाइले पनि भन्नुभएको थियो, किन भन्दा एउटा आर्थिक एउटा अलिकति परिप्रेक्ष्य यस्तै भइरहन्छ, होइन? त्यसले गर्दा पनि एउटा पैसाको कारोबार मान्छेको जीवनमा एकदम परेको हुने अति आवश्यक, पैसा नभएर पनि हुने, भएर पनि नभई पनि नहुने, भएर पनि केही गर्न, अब न केही धेरै हुनु पऱ्यो कि थोरै केही गर्न सक्ने, धेरै नहुने किसिमको पनि हुन्छ, होइन? त्यसले गर्दाखेरि पैसाको यो विषयवस्तुलाई समेटेर गीत गरेँ, अलिकति यो समग्र सबैले मन पराउनु भयो, मलाई एउटा बधाई दिनुभयो, मलाई एउटा साङ्गीतिक यात्राको क्रममा अलिकति दुई चार इटा फेरि थपिए, मलाई एउटा प्लस भयो तेजस रेग्मीको अलिकति एउटा बिल्कुलै फरक गीत भनेर भन्नुभयो र यसलाई मैले लय शब्द स्वर सिलुबाट आएर मैले गरेका छौँ र शिवलाल गिरीको प्रस्तुति रहेको गीत पैसा कारोबार समय डिटेलबाट बजारमा आएको, यो श्रोताहरूले मन पराइदिनु भयो, तेजस रेग्मीलाई, सिलु भट्टराईलाई, शिवलाल गिरीलाई माया गर्नुभयो, यसमा अभिनय पनि मैले आफै म र सिलु दिदी आफै गरेका छौँ, होइन? यसमा एकदम नयाँ एकदम निर्देशन मैले सबै हामी नयाँ नयाँ जस्तो म पनि एउटा अभिनयको लागि पहिलो गीत हो यो पहिलोपटक अभिनय गरेको गीत अनि त्यसपछि हाम्रो नयाँ निर्देशक केशव सापकोटा हुनुहुन्छ उहाँको एउटा उहाँले भेला डाइरेक्सन गर्नुभएको छ भिडियो डाइरेक्सन हामीले नयाँ नयाँ युनिटले काम गरेका छौँ जियोस् राम्रो अलिकति फरक एउटा समय सान्दर्भिक र फरक भएको कारणले अलिकति मन पराइनु भयो एकदम धन्यवाद दिन चाहन्छु यो भाका एकैछिनपछि भने हामी तपाईँकै मुखबाट नै सुन्नेछौँ अनि रेडियो पनि प्रसारण गर्नेछौँ होइन यतिखेर चाहिँ अलिकति पुरानो दिनलाई फर्काउन लोकदोरीमा लाग्ने प्रेरणा कसरी पाउनु भयो लोकदोरीलाई लाग्ने प्रेरणा त पहिलो मलाई लाग्छ म 2046 साल पौष 2 गते जन्मे बाबा आमाको कोखबाट जन्मिसकेपछि घर परिवारबाट पनि मलाई सहजता नै भयो किनकि गाउँ हो गाउँघरमा जहाँ जहाँ कहीँ पनि एउटा लोकदोहोरी भाकाहरू लोकगीतहरू गुनगुनाउने गाउने र त्यसपछि मन पराइन्छ होइन यस्तै हामी यस्तै संस्कृतिमा आफ्नो गाउँले परिवेश संस्कृतिमा जन्मे हुर्क्यौँ यही भाषा यही भाकाहरूलाई म अलिकति गीतसँग दोहोरीप्रति बढी झुकाव सुन्नुमा हरेक किसिमको गीतहरू सुन्छु होइन यसैप्रति झुका भएको कारणले गर्दाखेरि घर परिवारबाट पनि सहजै भयो र अलिकति घर परिवार पछिको एउटा साङ्गीतिक यात्राको एउटा अगाडि बढ्नको लागि मलाई तर्चाती गर्ने आदरणीय दाजु पुरुषोत्तम नेपाने दाजुको ठुलो हात छ मैले उहाँलाई गुरु भनेर एउटा उहाँ गुरु नै हो उहाँ मेरो लागि एउटा गीत सङ्गीतको लागि जन्मदाता नै हो उहाँले गर्दा नै आज तेजस रेग्मी आज यसरी विभिन्न मिडियाहरूमा यसरी अन्तर्वार्ता दिने हिँड्ने एउटा मौका वातावरण मिलाउनु भयो धेरै गीतहरू सिर्जनाको लागि कन्टिन्यू भयो आज यो 3 वर्ष झन्डै 4 वर्ष सुरु हुन लागिसक्यो मेरो साङ्गीतिक यात्रा यो यात्रा सन् यहाँ बनाउने पुरुषोत्तम नेपाने दाजु घर परिवार को पनि विशेष मेन हात र पुरुषोत्तम दाजुको पनि मेन हात रहेको छ यही उहाँ नै हुनुहुन्छ यसरी अब जस्तै भनौँ न गाउँघरमा हुर्किएको मान्छे हरेक कुराहरू राजधानीसँग केन्द्रीकृत छ आज नेपाली लोक सङ्गीतहरू पनि प्रायः राजधानीबाट मात्रै उत्पादन हुने स्थिति छ होइन त्यो गाउँको ठिटो सहरसम्मको यात्रा तय चाहिँ कसरी भयो त्यसभन्दा अगाडि गाउँमा पनि धेरै सांस्कृतिक कार्यक्रमहरू भयो होलान् अथवा त्यो गाउँबाट काठमाडौँसम्मको यात्रालाई चाहिँ कसरी सम्झनुहुन्छ तपाईँ गाउँबाट काठमाडौँको यात्रा मेरो लागि बिल्कुलै अँध्यारोमा ढुङ्गा आने जस्तो मेरो लागि बिरानो सहर हो त्यो होइन म मङ्सिर कति 2067 साल मङ्सिरको 25 गते म काठमाडौँ पुगेको थिएँ र त्यो बेलामा म मेरो जिन्दगीको पहिलोपटक नै म काठमाडौँ पुगेको थिएँ सदरमुकाम पुगेको थिएँ जहाँ कि गीत सङ्गीतको एउटा गीत सङ्गीतमा एउटा भविष्य खोजेर एउटा गीत सङ्गीतको लागि म केही गर्नुपर्छ भोलि बिहान गएर म आज पुष्पन्दाले मलाई जुन किसिमको सहयोग गर्नु भोलि म पुष्पन्दा पनि बन्नुपर्छ भनेर म काठमाडौँ घरबाट हिँडेको थिएँ र घरबाट हिँडेको पनि मेरो काठमाडौँको लागि पहिलो हो र उहाँ गइरहेको विभिन्न किसिमका समस्याहरू त मैले भोग्नु होइन भोग्नु समस्या गर्नुपर्छ एउटा नदीमा ढुङ्गो ठोकिँदै ठोकिँदै सिला भन्छ भने जस्तै एउटा विभिन्न किसिमका दुःखहरू कहिले खाना खाइएन होला कहिले समयमा सुत्न पाइएन होला हरेक किसिमका दुःख सुखहरू त सबैले भोग्नुपर्छ मैले मात्रै गीत सङ्गीतको मात्र नभएर हरेक किसिमका हरेक पत्रिकामा व्यक्तिहरू भोग्नु भएको छ गाउँघरबाट सहर पस्नु भएको छ एउटा आफ्नो लक्ष्यलाई केन्द्रित बनाएर उहाँ सबैले भोग्नु भएको छ र मैले पनि भएको छु तर एउटा उहाँ गइसकेपछि मलाई धेरै दाईहरूको सहिलो साथ मिल्यो मलाई त्यसपछि काठमाडौँ पुगेँ काठमाडौँ पुगिसकेपछि पनि मलाई आदरणीय दाजु पशुपति शर्मा दाजुले मलाई धेरै सहयोग गर्नुभएको छ उहाँले नै मलाई यसो यो यो किसिमबाट गीत सङ्गीतमा लाग्नुपर्छ बाबु यसरी यसरी यो भन्दा मलाई एउटा प्रिजमा स्टुडियो समेत लिएर गएर मलाई सबै प्रिजमा स्टुडियोका सबै त्यहाँका कर्मचारीहरूलाई यो मान्छे भनेर चिनाउनु भएको छ उहाँलाई पनि सम्झिन चाहन्छु मैले होइन उहाँको पनि धेरै हात रहेको थियो पशुपति दाजुको पनि कस्तो दाजुलाई पनि दाजुले पनि मलाई धेरै सहयोग गर्नुभएको छ धेरै काठमाडौँमा गइसकेपछि मलाई एउटा सबैसँग चिन्नको लागि सबैसँग परिचय गराउनको लागि सहज बनाउने आदरणीय दाजु कस्तो दाजु त्यो एउटा नाताले पनि दाजु हुनुहुन्छ र गीत सङ्गीतको लागि पनि मेरो लागि एउटा बिर्सनै नआउने व्यक्ति हुनुहुन्छ उहाँ धेरै थुप्रै हुनुहुन्छ एउटा मलाई सहज एउटा के भयो भन्दा 3 वर्षको पिरियडमा पनि एउटा पुरानो धेरै सङ्घर्ष गरे जस्तो एउटा अनुभव मैले लिएको छु तर एउटा त्यो माल उहाँ दाजुहरूले गर्दा नै भनेको हो यति बेला म तपाईँलाई सुन्न चाहन्छु जस्तै धेरै भाकाहरू चले तपाईँका र पनि अझ विशेष जति बेला तेजस रेग्मी भनेर चिनायो अब हामीलाई माया प्रेम सिकाउने मास्टर चाहिएको छ भन्ने गीतले हजुर होइन यो गीतको सफलताले तपाईँलाई धेरै उचाइमा पुर्यायो यो गीतको रचना तर्फ लागौँ न हामी यो गीत रचना गर्दा ताकाको कुरा सम्झौँ न यति बेला मैले एउटा यो पनि एउटा फरक विषयवस्तुबाट ल्याउन खोजेँ कसरी भन्दाखेरि माया प्रेम एउटा कलेजमा पढियो पहिला पहिला संस्कृतहरू हुन्थे त्यसै गरी विभिन्न किसिमको विषयवस्तुहरू इङ्ग्लिस नेपालमा तपाईँ अलिकति नेपाली भएर पनि बढीहरूले प्रथमित इङ्ग्लिसलाई दिन थाल्यो। इङ्ग्लिस पढाउने त्यहाँ ट्युसन कक्षाहरू, म्याथमेटिक्स पढाउने गणितका त्यहाँ ट्युसन कक्षाहरू, त्यसै गरी विज्ञानहरू नेपाली सबैको ट्युसन कक्षाहरू त भयो हो। यसलाई टट्टौली पाराबाट अलिकति माया प्रेममा आधारित बनाएर अलिकति अहिलेका जुन अहिलेको जुन एउटा किशोर किशोरी अवस्था 11-12 एसएलसी दिइसकेपछि 11-12 पढ्ने बेलाको जुन एउटा प्रेम एउटा कस्तो हुन्छ भन्दा घर आफ्नो एसएलसी दिने बेलासम्म एउटा घर पारिवारिकसँग सम्बन्धित रहेर पारिवारिक कटघरामा रहेर विभिन्न किसिमका दुःख सुखहरू एउटा बचपन बाल्यकालको अवस्थाहरू भोग्ने हुन्छ र अलिकति एसएलसी दिइसकेपछि क्याम्पस कलेजहरूमा पढ्न जाँदाखेरि अलिकति एउटा के हुन्छ भन्दा एउटा हाम्रो गाउँघरको भाषा अनुसार थाक छुपेको गाई भन्ने एउटा चलन छ हो आज त फाँट पुगेको गाई जस्तो भएको नि घरमा निक्लेपछि भने जस्तै त्यो फाँट पुगेको गाई जस्तै यता पनि चढ्न पाउने उता पनि चढ्न पाउने हुन त उसको आफ्नो लक्ष्य त आफ्नो उसमा त छँदैछ होइन भारतमा एउटा के भन्दाखेरि आमा कहाँबाट निक्लिसकेपछि ऊ फ्री भएको अवस्थामा अब आफूलाई एसएलसी पास भइयो हजुर क्याम्पस गइदियो भन्ने किसिमले एउटा एसएलसी पास भइसकेपछि एउटा म माया प्रेमको उसमा बनाएर एउटा बनाएको थिएँ त्यसबाट पनि धेरै मलाई एउटा पहिला गीत लेख्थेँ मैले हाँसे राम्रो सुरु पुष्पुन्दल गाउनुभयो लेखेर अन्त त्यसै गरी बाई गई बाई माया तिमी अब हाम्रो स्वर्गमा भेटौँला भन्ने मैले शब्द सङ्गीत गरेँ त्यो पनि मैले गाउनको लागि मैले खोजिरहेको हुँ तर एउटा के भयो भन्दाखेरि दुईमा त एकजना अरूसँग काम गरौँ भन्दा मैले एउटा पहिला गाउनु भन्दा लेख्नमा दुईवटा गीतमा लेख्नको लागि जोड गरेँ अनि त्यसपछि अब भएन अब लेखेर भन्दा गाउनमै अगाडि बढ्नुपर्छ गाएर नै श्रोता दर्शकमा आउनुपर्छ अलिकति गाउँदा आफूले लेखेर गाउँदाखेरिको मजा अलिक बेग्लै लाग्यो मलाई र म त्यसपछि एउटा लेख्ने शैलीबाट एउटा लेख्दा लेख्दै गीत गाउनतिर प्रवेश गरेर माया प्रेम सिकाउने मास्टर चाहिएको छ भन्नेबाट एउटा मलाई धेरै अब विशेष गरी त्यतापट्टि त्यो साइडमा मलाई असाध्यै माया पाएको थिएँ र समग्र नेपाली गीत सङ्गीत सुन्ने बजे ठाममा त्यो बजेको थियो र यो एउटा अवार्डमा पनि एउटा नवगायकको उसमा पनि यही यही यही गीतबाट म परेको थिएँ अब अवार्ड त पाइनँ एउटा टप फाइभ छन् आउने वातावरण पनि यही गीतबाट बनेको थियो मलाई होइन यहाँनिर म प्रश्न गर्न चाहन्छु जस्तै यो अब हामीलाई माया प्रेम सिकाउने मास्टर चाहिएको छ यस भाकामा हाम्रा चितवनका चर्चित मोडल रमेश लोहनी अनिल अधिकारीको अभिनय रहेको छ होइन त्यो कारणले चितवनका श्रोताहरूले यस गीतलाई भिसिडीको रूपमा किन्नका लागि धेरै खोज्नु भएको थियो तर बजारमा नपाएको अवस्था रह्यो भन्ने धेरै प्रतिक्रिया हामीले पायौँ के यो भिसिडीको रूपमा बजारमा नआएकै हो यो भाका भिसिडीको रूपमा बजारमा अब आउँदैछ मैले के अरे पोहोर पनि मैले रेडियोबाट भन्नु बोलेको थिएँ अब चाँडै नै भिडियोहरू मैले समय डिटेल भिसिडी भागवान भनेर थाल्दैछु मेरो आफ्नै कम्पनीबाट बजारमा आएको गीत अहिलेको पैसाको कारोबार अनि यो माया प्रेम सिकाउने मात्र चाहिएको छ त्यसै गरी अब थुप्रै छोराछोरा कलेक्सन गरेर मैले बजारमा पठाउने मैले जुन योजनामा लागेको छ चाँडै नै पाउनुहुन्छ अब भिडियो हेर्नको लागि र अनिल दाई रमेश दाई अनि सूर्य भाइ हाम्रो सोनाकेसी बहिनी हाम्रो उषा चितवनकी उषा बहिनी हामी सबै मिलेर काम गरेका थियौँ सबै युनिटलाई मैले धेरै धन्यवाद दिन चाहन्छु कि उहाँहरू सबै मिलेर एउटा भिडियो बन्न सफल भयो अडियो एमपी थ्री बन्न सफल भयो र तपाईँहरू त्यो माहौलमा चितवनबाट अलिकति त्यही किसिमको बढी माया मलाई दिनुभयो र त्यही जस्तै भनेर चितवनवासीहरूले एउटा मनमा राख्न सक्नुभयो मेरो नामको लागि सहज तरिकाबाट परिचय दिनको लागि सहजता यही माया प्रेमले भयो विशेष गरी मैले अनिल दाईलाई र रमेश दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु कि माया प्रेममा मात्रै होइन उहाँहरू हामी एउटा मेरो पोहोरको तिजको गीत अत्यन्तै सफल गीत ठाउँको ठाउँ धन्ने जस्तो मलाई कति बिर्छ कि त बुढो त्यहाँ कान्छ कि त मलाई बिर्छ भन्नेमा पनि उहाँहरूको मेन भूमिका रहेको थियो र उहाँहरूले पनि त्यसमा मलाई त्यो म मेरो लागि फेरि अर्को माया प्रेम बाहेक भन्दा पनि त्यसमा पनि मलाई धेरै सहयोग गर्नुभएको छ दाईलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु यति बेला हामी अलिकति अन्तिमसँग कुराकानीको होइन यो आफन्तीमा पैसाको कारोबार भन्ने भाका तपाईँकै आवाजबाट हामी सुन्न चाहन्छौँ अलिकति हुन त अब कलाकारको पनि घाँटी दुख्या दुख्या छ म आज अलि अस्वस्थ पनि त पक्कै पनि यो सबैको हो तर पनि मेरो आज अलिकति घाँटी दुखेकै छ र टाढो फोनबाट बोलेको आवाजमा अलिकति अस्वस्थ आउँछ होला श्रोताले जसरी नमिलेर नमिठो आए पनि मिठो तरिकाले सुनिदिनु होला म प्रयास गर्छु है ए लैन भैँसी बेचेर रिन्दिए अझै ब्याउनी बाख्रो निकिन्दिए सम्बन्ध यसै थियो हाम्रो हातले दियो खुट्टालाई दुःख सकेसम्म राम्रो लैन भैँसी बेचेर रिन्दिए अझै ल्याउने बाख्रो नि किन्दिए सम्बन्ध यसै थियो हाम्रो हातले दियो पुट्टलाई सकेसम्म आफन्तीमा पैसाको कारोबार नगरेकै राम्रो। धन्यवाद धन्यवाद निकै सुमधुर आवाज। यो भाका हामी एकैछिनमा अगाडि बढाउनेछौँ र यति बेला हामी कुराकानीको निकै अन्त्यमा छौँ। अन्त्यमा रेडियो अर्पण 104.5 मेगाहर्ज सँगै रहने सम्पूर्ण श्रोता मित्रहरूलाई के भन्न चाहनुहुन्छ? मैले के भन्न चाहन्छु भने अब तिज पनि तिज अब आउँदैछ, महिलाहरूको मानचार, नेपाली हिन्दू धर्मावलम्बी महिलाहरूको मानचार तिज, त्यसमा पनि एउटा मैले धेरै दिदीबहिनीहरूले काम गर्ने एउटा मौका दिनुभएको छ होइन। तिनबाट आएर मेरो पोहोरको गुम्बाको ठाउँको ठाउँको जोडी फेरि पनि हामी देउता गीत लिएर बजारमा आउँदैछौँ। त्यसै गरी थुप्रै दिदीहरू हुनुहुन्छ, तिज गीत पनि आउँदैछ र अब यो पैसाको कारोबार जुन गीत शिवलाल गिरीको प्रस्तुतिमा रहेको जुन अहिलेको पछिल्लो समयको पैसाको कारोबार गीतलाई जसरी माया गर्नुभएको छ एउटा असाध्यै मन पराउनु भयो, माया पनि गर्नुभयो, मलाई एउटा प्लस पोइन्ट धेरै भएको छ होइन। धेरै धेरै धन्यवाद दिन चाहन्छु र समग्र नेपाली लोकगीत सुनेर साथ दिनुहोला, राम्रो हाम्रा भन्दा पनि राम्रा गीतलाई सुनेर साथ दिनुहोला, यही भन्न चाहन्छु। हुन्छ तेजस्वी, व्यस्त समयको बावजुद पनि हामीले समय उपलब्ध गराइदिनु भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। धन्यवाद। हामीले आज कुराकानी गऱ्यौँ लोक तथा दोहोरी गायक तथा शब्द सङ्कलक तेजस रेग्मीसँग र यति बेला आफन्तीमा पैसाको कारोबार नगरेकै राम्रो भन्ने गीत पृष्ठभूमिमा अगाडि सार्ने भनेको, तर प्राविधिक मित्रबाट इसारा आयो माया प्रेम सिकाउने मास्टर चाहिएको छ, यो भाका तयारी छ भन्ने इसारा आयो। ठिकै छ, हामी सुन्छौँ यति बेला माया प्रेम सिकाउने मास्टर चाहिएको छ। यसै भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद। अनि प्रविधि कक्षबाट सघाउने आत्मीय मित्र विष्णुलाई धन्यवाद। तपाईँकै लोक भाकाको मित्र रामु आचार्य कार्यक्रम लोक झन्कारको यो बसाइबाट बिदा चाहन्छु। नमस्कार। इङ्ग्लिस गणित पढाउने धेरै पाइया छ, ए अब हामीलाई माया प्रेम सिकाउने मास्टर चाहिया छ, ए अब हामीलाई माया प्रेम सिकाउने मास्टर चाहिया छ। रेडियो अर्पण 104.5 मेगाहर्ज।